संविधान निर्माणका लागि सर्वपक्षीय राष्ट्रिय राजनैतिक सभा बोलाउनु पर्ने नेकपा माओवादीको प्रस्ताव, प्रमुख दलले आन्तरिक छलफल गरेपछि फेरि वार्ता हुने। अस्पताल भर्ना भएको मौका पारेर माधव नेपालले युद्धको घोषणा गरेको एमाले नेता ओलीको टिप्पणी, नेपाललाई ऐतिहासिक रूपले पराजित गर्न उपाध्यक्ष गौतमको आह्वान। पाकिस्तानको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादीले गरेको आक्रमणमा 24 जनाको मृत्यु, आक्रमणको जिम्मा तिहरिक ए तालिबानले लियो। र फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफेल नाडललाई फाइनलमा सर्बियाका जोकोभिच पराजित। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। म ध्रुवराज खनाल। नेकपा माओवादीले संविधान सभा मार्फत संविधान निर्माणका लागि सर्वपक्षीय राष्ट्रिय राजनैतिक सभा बोलाउनुपर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा भएको संविधान सभाका मुख्य 3 दल र बाहिर रहेको नेकपा माओवादी बीचको पहिलो औपचारिक वार्तामा अध्यक्ष मोहन वैद्यले प्रस्ताव राख्नु भएको हो। 4 दलको संयुक्त वार्तामा नेकपा माओवादीका अध्यक्ष वैद्यले विगतमा भएका सहमति कार्यान्वयन र जनताको संविधान निर्माणका लागि सर्वपक्षीय राष्ट्रिय राजनैतिक सभा बोलाउनु पर्ने प्रस्ताव राख्नु भएको हो। नेकपा माओवादीको प्रस्तावमा प्रधानमन्त्री सहित मुख्य 3 दलका नेपाली कङ्ग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरूले प्रस्ताव सकारात्मक रहेको प्रतिक्रिया दिएका कङ्ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। प्रस्तावमा शीर्ष नेताहरूले आफ्ना पार्टीमा छलफल गरेर फेरि नेकपा माओवादीसँग छलफल गर्ने बताएका छन्। संविधानसभा चुनावमा सहभागी गराउने प्रयास सफल नभए पनि संविधानसभा मार्फत संविधान बनाउन नेकपा माओवादीको सहभागिता आवश्यक भएकाले छलफल गरिएको प्रधानमन्त्री सुशील कोइरालाले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेकपा माओवादीको प्रस्ताव सकारात्मक रहेको बताउँदै संविधान निर्माण गरेर मुलुक बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री कोइरालाले नेकपा माओवादी लगायत संविधान सभा बाहिर रहेका दलहरूसँग समय मिलाएर फेरि छलफल गर्ने बताउनु भएको वार्तामा सहभागी कङ्ग्रेस सहमहामन्त्री खड्काले जानकारी दिनुभयो। नेकपा एमालेका नेता तथा नवौं महाधिवेशनका अध्यक्ष उम्मेद्वार केपी शर्मा ओलीले आफू अस्पताल भर्ना भएको मौका पारेर माधव नेपालले युद्धको घोषणा गरेको टिप्पणी गर्नुभएको छ। काठमाडौँको भेरिकोटी मण्डपमा आयोजित विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले युद्धको सामान्य सिद्धान्त समेत बिर्सेर नेपालले गलत संस्कृतिको बीजारोपण गरेको आरोप लगाउनुभयो। म अस्पताल परेको बेला युद्धको ऐलान गरियो, गलत संस्कृतिको बीजारोपण भयो, ओलीले भन्नुभयो। महाभारत तर अन्य युद्धहरूमा समेत शत्रुलाई जानकारी दिएर ढोल र शङ्ख फुकेर युद्धको निम्ति दिइन्थ्यो। आफूले 7 वर्ष अघि मृगौला फेरेपछि अस्वस्थ भए पनि उग्र वामपन्थ विरुद्धको सङ्घर्षको नेतृत्व स्वस्थ नेताहरूले गर्न नसकेको बताउनुभयो। भेलामा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा सर्वसम्मत नेतृत्व चयन हुन लागेका बेला वरिष्ठ नेता माधव कुमार नेपालले भाँजो हालेको आरोप लगाउनुभयो। पार्टी एकतामा भाँजो हालेर लोभी पापी व्यवहार देखाएको भन्दै उहाँले यसपटक माधव नेपाललाई ऐतिहासिक रूपले पराजित गर्न कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो। गौतमले भन्नुभयो, यसपालि कमरेड माधव नेपाललाई ऐतिहासिक रूपले पराजित गर्नुपर्छ। जनताले मतदान गर्ने चुनावमा पराजित भए पनि माधव नेपाल पार्टीभित्र आजसम्म कहिले पराजित नभएको स्मरण गर्दै गौतमले भन्नुभयो, अब उहाँलाई कहिले उठ्न नसक्ने गरी पराजित गर्नुपर्छ, अनि मात्र एमाले एकताबद्ध हुन्छ। कार्यक्रममा महासचिव ईश्वर पोखरेलले पनि पार्टीमा सर्वसम्मत नेतृत्व चयन हुने बेलामा माधव नेपालले लोभ देखाएको आरोप लगाउनुभयो। उहाँले नेतृत्व हस्तान्तरण र पार्टीको लोकतान्त्रिकरणको प्रक्रियालाई कसरी रोक्न नसक्ने बताउनुभयो। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले शान्ति प्रक्रियामा आफूले खेलेको भूमिका ए माओवादी अध्यक्ष पुष्पकमल दाहालले अवमूल्यन गरेको गुनासो गर्नुभएको छ। राजधानीमा आज आयोजित कार्यक्रममा नेता नेपालले तत्कालीन विद्रोही माओवादी र कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई एक ठाउँमा ल्याउन आफूले भूमिका खेलेको उल्लेख गर्नुभयो। वरिष्ठ नेता नेपालले रोल्पामा रहेका माओवादी अध्यक्ष दाहाल र काठमाडौँबाट कोइरालालाई दिल्लीसम्म आफूले लगेको बताउनुभयो। उहाँले इतिहासका सबै पक्षको भूमिकाको सही मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। नेपालले नव महाधिवेशनले एमालेका नेता कार्यकर्ता र जनताले पत्याएको नेताको नेतृत्व लिने बताउनुभयो। एमाले युवा नेता योगेश भट्टराईले आफ्नो विचार समूहले नीतिमा विजय प्राप्त गरेको उल्लेख गर्दै नेतृत्व पनि आफ्नै समूहले नै गर्ने दावी गर्नुभयो। उहाँले नीति र नेतृत्वको तादम्यता मिलाउन नसके पार्टीले गति लिन नसक्ने बताउनुभयो। नेता विजय पौडेलले नक्सा बनाउनेले नै घर पनि बनाउन पाउनुपर्ने बताउँदै वरिष्ठ नेता नेपालको समूह विजय हुने दावी गर्नुभयो। संविधान सभाको आजको बैठकमा अधिकांश सभासदले देश आर्थिक रूपमा सबल र सक्षम बनाउने गरी राज्यको पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन्। तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसौदामा भएका सहमति वा असहमतिको निर्क्यौल सम्बन्धी प्रतिवेदन 2071 र सोसँग सम्बन्धित पूरक प्रतिवेदनमाथि भएको एकीकृत छलफलमा अधिकांश सभासदहरूले आर्थिक सबलता र सक्षमतालाई ध्यान दिन नसकिएकोमा नसकिएमा संहितामूलकले धान्न नसक्ने बताएका थिए। बैठकमा अर्थमन्त्री डाक्टर रामशरण महतले आफूहरू संहितामा जान लागेकाले स्थानीय जनताको अधिकारलाई संरक्षण गर्ने विषय नै महत्त्वपूर्ण भएको बताउनुभयो। मुलुकको एक कुनाबाट अर्को कुनामा सहज रूपमा आवाजात गर्न पाउने र आर्थिक रूपमा सबल र सक्षम बनाउने तवरले प्रदेश निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो। उप प्रधानमन्त्री वामदेव गौतमले संहितामा जाने आफूहरूको प्रतिबद्धतालाई व्यावहारिक रूपमा कार्यान्वयन गरेर वस्तुगत र आत्मगत अवस्थालाई विशेष रूपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। विश्वका अरू मुलुकमा कसरी संहिता निर्माण गरियो भन्ने विषयमा पनि मसिनोसँग अध्ययन गरेर मुलुकको हकमा भने आफ्नै मौलिकतालाई विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो। सभासद गिरिराजमणि पोखरेलले नेपाली मौलिकता पहिचान र सामर्थ्यको आधारमा राज्यको पुनर्संरचना गर्नुपर्नेमा जोड दिँदै पहिचानको विषयलाई उठाउँदा जातिवादीको आरोप लगाउन नहुने धारणा राख्नुभयो। त्यस्तै सभासद सुजाता कोइरालाले उत्तर र दक्षिण मिलाएर प्रदेश बनाउनु पर्ने तर्क गर्दै प्रदेशमा उत्तर वा दक्षिणको कुनै पनि ढोका बन्द गर्न नहुनेमा जोड दिनुभयो। पुनरावेदन अदालत पाटनले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी बडुवा सिफारिस तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। प्रहरी नायब महानिरीक्षक डिआइजी परशुराम खत्रीले आइतबार दायर गरेको रिटमा प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश रामेश्वर नाथ अमात्याको इजलासले मुद्दाको टुङ्गो नलागेसम्म बडुवा सिफारिस कार्यान्वयन नगर्न विपक्षीको नाममा आदेश दिएको हो। पूर्वाग्रह राखेर आफूलाई बडुवाबाट वञ्चित गरेको तथा प्रहरी नियमावली 2049 अनुसार आफूले कमाइसकेको अङ्कलाई नयाँ नियमावली ल्याएर कम भन्दै बडुवा सिफारिस विरुद्ध खत्रीले दायर गरेको रिटमा मन्त्री परिषद लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ। बडुवा सिफारिस समितिले 7 जनाको नाम सिफारिस गरेपछि 6 प्रतिस्पर्धीले बडुवा सिफारिस पुनरावलोकन समितिमा उजुरी दिएका छन्। गृह सचिव सूर्य सिलवाल नेतृत्वको समितिले एआइजीका लागि डिआइजीहरू राजेन्द्र सिंह भण्डारी, सुरेन्द्र बहादुर शाह, ज्ञानराज शर्मा, प्रताप सिंह थापा, वीरेन्द्र बाबु श्रेष्ठ, शमशेर रमेश शेखर वज्राचार्य र केदार साउदको नाम सिफारिस गरेको छ। एकीकृत नेकपा माओवादीका सचिव तथा संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पार्टी फुट्ने हल्ला निराधार भएकाले पार्टी कुनै हालतमा नफुट्ने बताउनु भएको छ। एक समयले पार्टी फुट्ने हल्ला चलाएको छ, उहाँले भन्नुभयो त्यसमा कुनै दम छैन, पार्टी फुट्दै फुट्दैन। जिल्ला खेलकुद विकास समिति अर्घा खाँसीले सन्धी खर्कमा निर्माण गर्न थालेको कबड हलको बिहान शिलान्यास गर्दै रायमाझीले पार्टीमा समानान्तर कमिटी गठन भएको हल्ला चलेको बताउँदै आफ्नो समूहले पार्टीभित्र रहेर सङ्घर्ष गर्ने बताउनुभयो। विधि र कार्य दिशामा पार्टीमा आफ्नो पक्षले छलफल चलाएको स्वीकार गर्दै नयाँ रूपान्तरण सहितको नयाँ पार्टी बनाउन आफूहरू लागि परेको उहाँले बताउनुभयो। नेता रायमाझीले एक वर्षभित्रमा संविधान बन्ने पनि बताउनुभयो। संविधान निर्माणका लागि आफ्नो पार्टी जस्तो सुकै त्याग गर्न तयार रहेको उहाँले बताउनुभयो। सरकार संविधान निर्माणतर्फ अरू विषयमा लागेकाले खबरदारी यसलाई फेरि सुनौला सरकार संविधान निर्माणतर्फ भन्दा अरू विषयमा लागेकाले खबरदारी स्वरूप आफूहरूले संसद बहिष्कार गरेको उहाँले स्पष्टीकरण दिनुभयो। नेकपा एमालेकी नेत्री सहना प्रधानको उपचार खर्च सरकारले बिहोर्ने भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले सरकारका निमित्त मुख्य सचिव कृष्ण हरि बास्कोटालाई बल्को स्थित वैद्य अस्पतालमा पठाएर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। बास्कोटाले प्रधानका छोरा उमेश श्रेष्ठलाई भेटेर उपचार खर्च सरकारले बिहोर्ने प्रधानमन्त्रीले सन्देश पठाएको जानकारी गराउनु भएको छ। निमित्त मुख्य सचिव बास्कोटाले प्रधानको उपचारमा संलग्न चिकित्सक डाक्टर विनोद कार्कीलाई भेटी उपचारमा कुनै कमी हुन नदिन प्रधानमन्त्रीको सन्देश सुनाउनु भएको थियो। डाक्टर कार्कीले नेपालमा उपलब्ध सबै प्रविधि र पद्धति प्रयोग गरी उपचार गरिने जानकारी गराएको प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता क्षेत्रबहादुर भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारका निमित्त मुख्य सचिव बास्कोटाले स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर प्रमिण मिश्रलाई पूर्व मन्त्री समेत रहेकी प्रधानको उपचारको आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष एवं सभासद रञ्जित कर्णले महाधिवेशन आन्तरिक तयारी नपुगेकाले स्थगित गरिएको बताउनु भएको छ। यही जेठ 29-30 र 31 गतेका लागि तोकेको नेविसङ्घको महाधिवेशन अन्तिम समयमा आएर आइतबार विद्यार्थी विभाग प्रमुख नवीन्द्र राज जोशीले विशेष कारण भन्दै हाललाई स्थगित गरेको जानकारी दिनुभएको थियो। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा कर्णले आगामी एक हप्ताभित्र महाधिवेशनको नयाँ मिति घोषणा हुने बताउनुभयो। महाधिवेशन विधि र प्रक्रियाअनुसार गर्नुपर्ने हुँदा र प्रक्रियामा केही ढिलासुस्ती देखिँदा समय अभावका कारण स्थगित गर्नुपरेको बताउँदै उहाँले अहिलेसम्म महाधिवेशनका लागि 58 जिल्लामा जिल्ला अधिवेशन सकिएको भन्दै केही दिनमै महाधिवेशनको नयाँ मिति घोषणा हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। कार्यक्रममा नेविसङ्घका पूर्व उपाध्यक्ष नयन सिंह महरले 8 वर्षदेखि पटक पटक तोकिएको महाधिवेशन पार्टीको मूल नेतृत्वले चाहेको व्यक्ति नेतृत्वमा आउन नसक्ने भएका कारण महाधिवेशन रोकिँदै आएको आरोप लगाउनुभयो। उहाँले आगामी एक हप्ताभित्रै महाधिवेशनको तिथिमिति तय गरी महाधिवेशनको सुनिश्चितता नगरिए असारको पहिलो हप्ताबाट देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिना प्रतिस्पर्धा नियुक्ति दिएका 1346 जनाको नियुक्ति खारेज गर्न निर्देशन दिएको छ। मन्त्रालयले जेठ 18 गते सचिव स्तरीय निर्णय गर्दै बिना प्रतिस्पर्धा हचुवाका भरमा हेल्थ असिस्टेन्ट अहेब अनमी र ल्याब टेक्निसियनमा 1346 जनालाई नियुक्ति दिएको थियो। ती नियुक्ति कार्यान्वयन नगरे त्यसको जानकारी गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको अख्तियारले जनाएको छ। अख्तियारले पद रिक्त भएका जिल्लामा तत्काल करारमा कर्मचारी नियुक्त नगरी नहुने अवस्थामा सकेसम्म स्थानीय दक्ष जनशक्तिलाई प्रतिस्पर्धाबाट पारदर्शी रूपमा खुला विज्ञापन गराई नियुक्ति गर्ने व्यवस्था मिलाउन पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ। पूर्वी चितवनको रत्नगर घर भई हाल फिनल्यान्डमा बस्दै आएका सन्तोष कलवारले प्रकाशन गरेको यमेरो मायाको कथा नामक पुस्तक आज विमोचन गरिएको छ। अङ्ग्रेजीमा लेखेको सो पुस्तकको रत्नगरमा भएको एक कार्यक्रमका बीच साहित्यकार रामबाबु घिमिरेले विमोचन गर्नुभयो। पुस्तक बाल्मिकी साहित्य सदन मार्फत विमोचन गरिएको थियो। विगत 5 वर्षदेखिको मेहनतबाट तयार गरेको 184 पृष्ठको सो पुस्तकमा प्रेममा असफलता भएपछि नैराश्यता हुनेलाई पुनः उज्यालोतर्फ डोर्याउने सन्देश दिन खोजे पुस्तकका लेखक कलवारले बताउनुभयो। विमोचन कार्यक्रममा साहित्यकार घिमिरे, केशवराज आमोदी, धनराज गिरी, गीता लामिछाने लगायतले समीक्षात्मक टिप्पणी गरेका थिए। उनीहरूले अङ्ग्रेजीमा लेखेको सो पुस्तक अन्तर्राष्ट्रिय स्तरमा साहित्य प्रेमीको रुचि बन्न सक्ने बताएका थिए। कार्यक्रममा रत्नगर कलेजका प्राचार्य शिवराज सुवेदी, रत्नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ लगायतले पूर्वी चितवनमा हराउँदै गएको साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको बताउँदै सर्जकको सफल साहित्यिक जीवनको शुभकामना व्यक्त गरेका थिए। पुस्तक विमोचन कार्यक्रम संयोजक निरञ्जन दर्नालको अध्यक्षतामा भएको थियो। नेकपा माले आगामी असार 8 गति हुने उपनिर्वाचनको तयारी स्वरूप घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ। नेकपा माले प्रचार प्रसार अन्तर्गत आज भरतपुर नगरपालिका नम्बर 9 घरदैलो कार्यक्रम गरेको छ। पार्टीका केन्द्रीय सदस्य भगवती घिमिरेको नेतृत्वमा रहेको टोलीले वडा नम्बर 9 मिलन चोक र खाँडाघारीमा घरदैलो कार्यक्रम गरेको प्रचार प्रसार सहसंयोजक रामहरि लम्साले जानकारी दिनुभयो। घरदैलो पछि खाँडाघारीमा आयोजित गुणसभामा बोल्दै केन्द्रीय सदस्य घिमिरेले आफ्ना उम्मेद्वार सिर्जना रुवालीलाई जिताउन आह्वान गर्नुभयो। नेकपा माले क्षेत्र नम्बर 4 कार्यकर्ता पार्टीका शुभचिन्तकको सहभागितामा घरदैलो कार्यक्रमलाई व्यापकता दिइरहेको छ। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल एसटुले चितवनमा आजदेखि अनिश्चितकालका लागि निजी विद्यालय बन्दको आह्वान गरेको छ। बन्दका कारण चितवनमा निजी विद्यालयहरूमा अध्ययनरत हजारौँ विद्यार्थीको पठन पाठन प्रभावित भएको छ। पटक पटक भएको त्रिपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेपछि आजबाट निजी विद्यालय बन्द गरिएको नेपाल एसटुका अध्यक्ष विष्णुबहादुर भोजेले जानकारी दिनुभयो। बाँकी तलब भत्ता दिने कुरामा निजी विद्यालय व्यवस्थापनले आलटाल गरेको भन्दै नेपाल एसटुले विद्यालय बन्दको आह्वान गरेको हो। चितवनमा हाल 150 को हाराहारीमा निजी विद्यालयहरू रहेका छन्। मोगलिन मलेखु सडक खण्ड अन्तर्गत चितवनको दारेचोक चुम्लिङ टारमा आज बिहान बस र ट्रक ठोकिएर भएको दुर्घटनामा 28 यात्रु घाइते भएका छन्। तीन यात्रुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मोगलिनले जनाएको छ। पोखराबाट काठमाडौँ जाँदै गरेको नाचार्क 678 नम्बरको बस र विपरीत दिशाबाट आइरहेको नाचार्क 1008 नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएकाको अहिले चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेमध्ये कास्की लेखनाथ नगरपालिकाकी 22 वर्षकी मेनुका भण्डारी, सोही ठाउँका 26 वर्षका प्रकाश पौडेल र ट्रकका सहचालक नवलप्रासीका 25 वर्षका विष्णु छेत्रीको टाउकोमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हामीले सोधेका थियौँ राप्रपाभित्र अध्यक्ष पदमा देखेको विवादप्रति तपाईँको विचार के छ। यस स्वाभाविक बिहे पदको हान्थाप्रसे पार्टी फुट्ने सङ्केत तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। यस स्वाभाविक भन्नेमा 27% बिहे पदको हान्था भन्नेमा 35% रसे पार्टी फुट्ने सङ्केत भन्नेमा 38% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, आफू अस्पताल भर्ना भएको मौका पारेर माधव नेपालले युद्धको घोषणा गरेको एमाले नेता केपी ओलीको टिप्पणीप्रति तपाईँ के भन्नुहुन्छ। ए नेपाल पक्षलाई चुडाउने काम बी ओलीको बोली र सी बुझी नसक्नुको राजनीति। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टुडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन ओबिसे काठमाडौँ, मोगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने पनि महाशाखाले जनाएको छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, पाकिस्तानको कराँचीमा रहेको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण हुँदा 24 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा 10 जना आक्रमणकारी, 10 जना सुरक्षाकर्मी र 4 जना विमानस्थलका कर्मचारी रहेका पाकिस्तानी समाचार संस्था डन न्युजले जनाएको छ। एयरपोर्ट सुरक्षा फौजको नक्कली परिचय पत्र लिएर एयरपोर्टभित्र प्रवेश गरेका आक्रमणकारीले इन्जिनियर विभागबाट आक्रमण सुरु गरेका थिए। पाकिस्तानी सेनाले सबै आक्रमणकारी मारिएको र स्थिति नियन्त्रणमा आइसकेको दावी गरे पनि आज बिहानदेखि फायरिङ र विस्फोटको आवाज सुनेको बीबीसीले जनाएको छ। सेनाले विमानस्थलबाट 3 वटा रकेट लन्चर, 5 वटा आत्मघाती ज्याकेट, 15 वटा पेट्रोल बम र 5 वटा एसएमजी बरामद गरेको जनाएको छ। विमानस्थलमा आक्रमणको जिम्मेवारी तेहरिक ए तालिबान